मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने नेता नेपालको भनाई 49 लाख भ्रष्टाचार काण्डमा प्रमुख सेनानी बर्खास्त काम नगर्ने सांसद र मन्त्रीहरूलाई पदबाट हटाउन माग प्रधान न्यायाधीश खत्रीको अन्त्येष्टि भोलि देशभरका अदालत बन्द हुने लज्जास्पद हारपछि भारतीय राष्ट्रिय कङ्ग्रेसमा राजीनामाको ओइरो बेलायतको नयाँ प्रधानमन्त्री बन्न दावेदार प्रस्तुत गर्ने क्रम सुरु र प्रधानमन्त्री कप एपिएफद्वारा पारसको टिम परदेश 3 289 रनको लक्ष्य प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको 92.2 मेगाहर्ज र इन्टरनेटमा रेडियो युनिटी .com.np र युनिटी खबर .com/ प्रसारण भइरहेको दिउँसो 3 बजेको युनिटी खबरमा स्वागत छ म तुलसी भण्डारी खबर अब विस्तारमा सुन्नुहोस् नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुने गरी परिमार्जन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् उनले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिएका छन् प्रेस संगठनले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका उनले भने विवाद र विमति रहेकै अवस्थामा यसलाई पास गरिनु हुँदैन विवादास्पद रूपमा विधेयक आउने कुरा नहोस् यसलाई सबैले आफ्नो महसुस गर्ने गरी अगाडि बढ्नुपर्छ उनले विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने बताएका छन् यस्तै उनले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको स्पष्ट पारेका छन् एउटा कम्युनिष्ट पार्टीले बहुमतको सरकार चलाइरहेका बेला सरकार विरूद्ध हतियार उठाएर हिंसाको बाटो रोज्ने कम्युनिष्ट पार्टी कुनै हुनै नसक्ने उनले दावी गरेका छन् एकल महिलाको सुविधाका लागि निर्माण गरिएको सुरक्षित सेवा गृहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् मानव अधिकारका लागि महिला एकल महिला समूहले भारत सरकारको सहयोगमा छहारी अर्थात सुरक्षित आवास गृह निर्माण गरेको हो हात्ती गैडामा निर्माण भएको भवनको समूहको 25 वार्षिक उत्सव अर्थात रजत जयन्तीको अवसरमा आज राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् रजत जयन्तीको अवसरमा एकल महिलाको फोटो प्रदर्शनी स्वास्थ्य शिविर लगायत विभिन्न समूहले उत्पादन गरेका सामग्रीहरूको बिक्री कक्ष पनि राखिएका छन् नेपाली सेनाको उदयपुरस्थित कालीसिद्धि गणका प्रमुख सेनानी केशवराज कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका छन् जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर 3 महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन शुक्रबार आदेश दिएको थियो आदेश लगत्तै उनलाई केन्द्रीय कारागार जगन्नाथ देवदल चलान गरिएको स्रोतले जनाएको छ नेपाली सेनाको जङ्गी अड्डा स्रोतका अनुसार कार्कीले काली सिद्धि गणमा रहँदा राष्ट्रपति सूर्य संरक्षण कार्यक्रमको रकम अनियमितता भन्दै वैशाख पहिलो साता उजुरी परेको थियो उजुरीपछि गठन भएको कोर्ट अफ इन्क्वायरीले प्रमुख सेनानी कार्कीको कैफियत देखाउँदै कोर्ट मार्शलका लागि सिफारिस गरेको हो जसको आधारमा 23 वैशाखमा समरी जनरल सैनिक अदालत गठन भएको थियो अदालतले कार्कीलाई थुनामा राखेर कार्यवाही प्रक्रिया अगाडि बढाएको थियो छानबिनपछि प्रधान सेनापति पूर्णचन्द्र थापालाई निष्कर्ष सुनाएको थियो थापाबाट अदालतको फैसला सदर भएपछि शुक्रबार आदेश सुनाएको सैनिक स्रोतको दावी रहेको छ जनतासँग गरेको प्रतिबद्धता अनुसार काम नगर्ने सांसद र मन्त्रीहरूलाई हटाउन माग गरिएको छ स्वतन्त्र राष्ट्रिय अभियान नेपालले जनतासँग गरिएको प्रतिबद्धता अनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरूलाई पदबाट हटाउन माग गरेको हो शनिबार काठमाडौँमा कार्यक्रमको आयोजना अभियानका संयोजक स्वागत नेपालले जनतासँग गरिएको प्रतिबद्धता पूरा नगर्ने सांसद तथा मन्त्रीहरूलाई पदबाट हटाउन सरकारसँग माग गरेका हुन् अभियान चलाइरहेका युवाहरूले स्रोत नखुलेको नेता हरूको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्न पनि सरकारलाई दबाब दिएका छन् नयाँ भन्ने तर पुरानै तौर तरिकाले चलेर मुलुक नबन्ने उल्लेख गर्दै अभियानका संयोजक नेपालले त्यस्ता राजनीतिक दलहरूको विकल्प खोज्न आम नागरिक अग्रसर हुनुपर्ने बताएका छन् अभियानले संघीयताको नाममा दोहोरो कर लगाएर जनतालाई मारमा नपार्न पनि सरकारको ध्यान आकर्षण गराएको छ पूर्व प्रधान न्यायाधीश नयन बहादुर खत्रीको अन्त्येष्टि गरिएको छ। 90 वर्षको उमेरमा बिहिबार राति खत्रीको निधन भएको थियो। सर्वोच्च अदालतका न्यायाधीशहरूको पशुपति आर्यघाटमा बसेको पूर्ण बैठकले पूर्व प्रधान न्यायाधीश खत्रीको निधनको शोक प्रस्तावित पारित गर्दै भोलि देशभरका सबै अदालत बन्द गर्ने निर्णय समेत गरेको छ। निर्णय अनुसार भोलि सोमबार नेपालभरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालतहरू बन्द हुनेछन्। विक्रम सम्वत 1980 साल असोज 3 गते ललितपुर जिल्लामा जन्मिएका खत्री 2031 सालमा प्रेस काउन्सिलका अध्यक्ष समेत बनेका थिए। 2033 सालमा सर्वोच्चको प्रधान न्यायाधीश बनेका खत्री 2042 सालसम्म प्रधान न्यायाधीश रहेका थिए। मानवाधिकार आयोगका पहिलो अध्यक्ष समेत बनेका खत्री कानून आयोगका समेत अध्यक्ष बनेका थिए। उनी चीनका लागि नेपाली राजदूतको रूपमा पनि काम गरेका थिए। प्रेस स्वतन्त्रता तर अभिव्यक्ति स्वतन्त्रताको विरोधी गर्नेहरूलाई पत्रकार महासंघको आगामी नेतृत्वमा ल्याउन नहुने नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन्। प्रेस स्वतन्त्रताकै विरोध गर्नेहरू महासंघको नेतृत्वमा पुग्ने भने प्रेस र अभिव्यक्ति स्वतन्त्रता धराममा पर्ने भएकाले त्यस्ता व्यक्तिलाई महासंघको नेतृत्वमा ल्याउन नहुने आचार्यको भनाइ रहेको छ। शनिबार नयाँ बानेश्वरमा सम्पादकहरू संघको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष आचार्यले भने अहिले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा जो जो लाग्दैछन् र विरोध गर्छन् तिनीलाई पत्रकार महासंघमा आगामी दिनमा कुनै नेतृत्वमा ल्याउनु हुँदैन। आचार्यले प्रतिपर्शन गर्दै भने त्यस्ता पात्रहरू अभिव्यक्ति स्वतन्त्रताका विरोधीहरू पत्रकार महासंघको नेतृत्वमा आए भने पत्रकार महासंघ कस्तो होला? सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा पत्रकार महासंघले थालेको आन्दोलन सफल हुने आचार्यको दावी रहेको छ। अब केही देश बाहिरका खबर। लोकसभा चुनावमा लज्जास्पद हारपछि भारतीय राष्ट्रिय कंग्रेसमा राजीनामाको सिलसिलामा सुरु भएको छ। उत्तर प्रदेश, ओडिसा र कर्नाटकका तीन शीर्ष कंग्रेस नेताले पार्टी अध्यक्ष राहुल गान्धीलाई आफ्नो राजीनामा पठाएका छन्। उत्तर प्रदेशको कुल 80 सीटमा कंग्रेसले केवल रायबरेलीमा मात्रै जित हासिल गर्न सक्यो। राहुल गान्धीले समेत अमेठीको सीट बचाउन सकेनन्। हारपछि उत्तर प्रदेशका पार्टी अध्यक्ष राज बब्बरले आफ्नो पदबाट राजीनामा दिएका छन् हारपछि उत्तर प्रदेशका पार्टी अध्यक्ष राज बब्बरले आफ्नो पदबाट राजीनामा दिएका छन् राज बब्बर आफै पनि फतेपुर सिकरीबाट चुनावी मैदानमा थिए, तर उनले भाजपाका प्रत्याशीसँग लगभग 5,00,000 मतको हार बेहोरेका छन्। बब्बरले ट्वीट गर्दै प्रदेशको हारको जिम्मेवारी लिँदै राजीनामा दिएका छन्। कर्नाटक राज्यको चुनावी अभियानमा कंग्रेसको नेतृत्व गरेका एसके पार्टीले पनि राजीनामा सुम्पिएका छन्। 28 सीट भएको कर्नाटक कंग्रेसले जम्मा 1 स्थानमा जित हासिल गरेको छ, जबकि दक्षिणका अन्य प्रदेशमा राज्यले निकै राम्रो प्रदर्शन गरेको छ। यस्तै ओडिसा प्रदेशका कंग्रेस प्रमुख निरञ्जन पट्टनायकले पनि राजीनामा दिएका छन्। टेरिजा मेले आउँदो महिना पदबाट राजीनामा दिने घोषणा गरेसँगै बेलायतको सत्ताधारी कन्जर भेटिभ पार्टीमा नेतृत्वका लागि दावेदार प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्री मेले आउँदो महिना राजीनामा दिने घोषणा गरेकी छन्। त्यसपछि पार्टी नेता तथा बेलायतको प्रधानमन्त्री बन्नका लागि दावेदार दिने नेताको नाम सार्वजनिक हुन लागेको हो। आउँदो जुलाईको अन्त्यसम्म पार्टीका नेता र देशको सम्भावित भावी प्रधानमन्त्रीको टुङ्गो लाग्ने कन्जरटेभिभ पार्टीले जनाएको छ। आउँदो जुन 7 पार्टीको नेताबाट राजीनामा दिने प्रधानमन्त्रीले मेले शुक्रबार घोषणा गरेका हुन्। अहिलेसम्म विदेश मन्त्री जेरिमी हन्ट, अन्तर्राष्ट्रिय विकास मन्त्री रोटी स्टेवर्ट, पूर्व विदेश मन्त्री बोरिस जोसन र पूर्व कार्य तथा पेन्सन मन्त्री एन्सथर मिक भेईले दावेदार प्रस्तुत गरेका छन्। दावेदारीको सूचीमा अझै धेरै नेताहरूको नाम थपिने बताएको छ। अब एउटा खेल खबर। तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेल विभागीय टिम एफईएफले प्रदेश नम्बर 3 जितका लागि 289 रन फराकिलो लक्ष्य दिएको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एफईएफले पूरै 50 ओभर खेल्दै 9 विकेट गुमाएर 288 रन बनाएको थियो। एफईएफका लागि सुमित महर्जन र कप्तान पृथु बास्कोटाले अर्धशतकीय इनिङ्स खेलेका थिए। एफईएफको उच्च स्कोरमा सुमितले 94 रनको योगदान दिएका थिए। पृथ्वीले 58 बलको सामना गर्दै 3 चौका र 1 छक्का सहित 59 रन बनाएका छन्। यस्तै प्रदीप सिंह एडीले 40 रन जोड्दा अमर सिंह रौटेलाले अभिजित 27 रन बनाएका छन्। नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा मैदानमा उत्रिएको प्रदेश 3का नन्दन कुमार यादव र जितेन्द्र ठकुरले 3-3 विकेट हात लिएका छन्। यसअघि शुक्रबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मीले प्रदेश नम्बर 2 171 रनको फराकिलो अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा 3 विभागसहित 7 प्रदेशले सहभागिता जनाएको छ। सहभागी टिमलाई 2 समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष 2 टिमले सेमी फाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको विजेताले 20 लाख र उपविजेताले 10 लाख रुपियाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्। यो सँगै दिउँसो 3 बजेको युनिटी खबर सकिन लागेको छ। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने, नेता नेपालको भनाई 49 लाख भ्रष्टाचार काण्डमा प्रमुख सेनानी बर्खास्त। काम नगर्ने सांसद र मन्त्रीहरूलाई पदबाट हटाउन माग, पूर्व प्रधान न्यायाधीश खत्रीको अन्त्येष्टि भोलि देशभरका अदालत बन्द हुने। लज्जास्पद हारपछि भारतीय राष्ट्रिय कंग्रेसमा राजीनामाको उइरो, बेलायतको नयाँ प्रधानमन्त्री बन्न दावेदार प्रस्तुत गर्ने क्रम सुरु। र प्रधानमन्त्री कपमा आइपिएफद्वारा पारसको टिम प्रदेश 3 289 रनको लक्ष्य। हौस् त समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी प्रकाश विष्टलाई धन्यवाद। तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी .com.np र युनिटी खबर .com पढ्न सक्नुहुनेछ। चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ। यसपछि तपाईँले 6 बजेको युनिटी खबर सुन्न सक्नुहुनेछ। अहिलेलाई भने आज्ञा दिनुहोस्। नमस्कार।